पागल गराउँदै यदि कै सम्झेर कति रोनि होला तिमलाई भेट्ने मनमा तडपिँदै तडपिँदै बित्ने हो कि छोरा निन्द्रानी हराउँदै तिम्रो यादमा मन पागल गराउँदै यति कै सम्झेर कति रोनि होला तिमलाई भेट्ने मनमा तडपिँदै तडपिँदै बित्ने हो कि छोला तिमलाई भेट्ने मनमा तडपिँदै तडपिँदै बित्ने हो कि छोला तडपिँदै तडपिँदै बित्ने हो कि छोला